सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकै साथ। भेटिएका सबै सबै मनमा बस्ने भए, भेटिएका सबै सबै मनमा बस्ने भए, उघारेर मनको दैलो भित्रै पस्ने भए, भेटिएका सबै सबै मनमा बस्ने भए, उघारेर मनको दैलो भित्रै पस्ने भए, तिमीसँग कुनै नाता हुन्थ्यो हुन्थेन, तिमीसँग कुनै नाता हुन्थ्यो हुन्थेन, भेटिएका सबै सबै मनमा बस्ने भए, उघारेर मनको दैलो भित्रै पस्ने भए, तिमीसँग कुनै नाता हुन्थ्यो हुन्थेन, जहीँ तहीँ मेरो पनि नजर फस्ने भए, भेटिएका सबै सबै मनमा बस्ने भए, उघारेर मनको दैलो भित्रै पस्ने भए। तिमी एक मिलने मन छे, अरबों मन छे हरुमा, तिमी एक मिलने मन छे, मां मन मिलने मान छे, भेटदा संसार में भूलने मन छे, संसार में भूलने मन छे, हरबों मन छे हरुमा, तिमी एक मन मिलने मन छे। धेरै हिँडिएछ यात्रामा जिन्दगीमा धेरै, कसैले भनेका थिए जिन्दगी हिँडाइ हो एउटा, निकै कम मान्छे मात्रै गन्तव्यसम्म पुग्छन् भनेर, बाँकी सबका सब मान्छेहरू त हिँडिरहन्छन् मात्रै, मात्र हिँडिरहन्छन्, अझ हिँड्नुभन्दा पनि भौतारिरहन्छन् मात्रै, कहिले यता अनि कहिले उता। हुन त भौतारिनु पनि हिँडाइ हो, तर त्यो हिँडाइले टाढा नपुर्याउन सक्छ, पुर्याए पनि सही दिशाको टाढा नपुर्याउन सक्छ, विपरीत दिशाको दूरी तय गराउन पनि सक्छ त्यस्तो हिँडाइले। सायद हर वखत हिँडिरहनु पर्ने भएकोले पनि होला जिन्दगी यात्रा हो भन्छन् मान्छेहरू। यति बेला मलाई रामकृष्ण ढकालले गाउनु भएको एउटा गीत याद आइरहेछ, यात्रा रहेछ जिन्दगी, एक्लैमा हिँडिदिन्छु, घुम्तीमा लुलाउने फूलसँगै हाँसिदिन्छु। मैले अघि पनि भने धेरै हिँडिएछ जिन्दगीमा, यो यात्रामा मैले धेरै मान्छेहरूलाई भेटे, मलाई धेरै मान्छेहरूले भेटे, कति मान्छेहरू आँखाबाट ओझेल पर्ने बित्तिकै बिलाउँदै गए, अनि कति मान्छेहरू बेला बखत बाडुल्की बनेर सम्झाउन आइरहे, तिनै गोरेटोहरूमा भेटिएकी तिमी भने ख्याल ख्यालमै मनको भित्तामा कुदिएर बस्यौ, सम्भवत कहिले नमेटिने गरी। अनि म चाहिँ हृदय आकाशको ताराहरू टपक्क टिपेर तिमीलाई सिङ्गार पटार गर्नमै व्यस्त भइरहे, हुनसक्छ यही कारण हामी बीचको दूरी कम हुँदै गयो, झन झन नजिकै रह्यौं हामी। मैले एउटा बटुवाको हैसियतले यात्रा शुरू गर्ने बेला एक साँझ बाटामा भेटिएका केही फिरन्तीहरूले सोधेका थिए, कहाँ पुग्नुपर्ने हो बटुवा दाई भनेर। उनीहरूलाई मैले जवाफ फर्काएँ थिएँ अझै अगाडि। त्यो जवाफ फर्काएको ठाउँबाट अहिले निकै नै अगाडि आइपुगिसके म। फेरि पनि मेरो मन भन्दैछ अझै अगाडि जानु छ। त्यसैले पनि म सोचिरहेछु जिन्दगी यात्रा मात्रै होइन, बरु कहिल्यै नटुङ्गिने यात्रा चाहिँ होला। जुन दिन यात्रा टुङ्गिन्छ त्यो दिन त जिन्दगी पनि सकिहाल्यो नि। यो मेरै परिभाषाको लामो यात्रा सहज बन्नुको प्रमुख र एकमात्र कारण हो तिमी। यदि म थाकेर लखरतान परेको बेला पटुकी फुकाएर पसिना पोछिदिने तिमी हुन्थेनौ भने सायद म त्यतै कतै बीच बाटोमै छुटिन्थे होला। जिन्दगी मलाई नै छोडेर बुर्कुसी मार्दै दुगुरेर जान्थ्यो होला। म फगत लोलाएका एकजोडी आँखाका नजरहरू आफ्नै जिन्दगी आफैबाट भागेको बाटोतिर मिल्काउँदै बसिरहन्थे होला, किनकि यो मान्छेहरूको भिडमा अरू त कुनै पो थियो र मेरो मन मिल्ने मान्छे। मैले जीवन के हो भने धेरैसँग सोधी हेरेँ, तराजुमा राखिकन दुनियाँलाई जोखी हेरेँ। मैले जीवन के हो भने धेरैसँग सोधी हेरेँ, तराजुमा राखिकन दुनियाँलाई जोखी हेरेँ। कहिले काहीँ यति रुन्थेँ रुँदा रुँदै थाक्थेँ पनि, कहिले काहीँ यति रुन्थेँ रुँदा रुँदै थाक्थेँ पनि। मैले जीवन के हो भने धेरैसँग सोधी हेरेँ, तराजुमा राखिकन दुनियाँलाई जोखी हेरेँ। कहिले काहीँ यति रुन्थेँ रुँदा रुँदै थाक्थेँ पनि, जम्छ कि त आँखाभित्र भन्दै आँसु रोकी हेरेँ। मैले जीवन के हो भने धेरैसँग सोधी हेरेँ, तराजुमा राखिकन दुनियाँलाई जोखी हेरेँ। तराजुमा राखेर धेरै पल्टा यो दुनियाँलाई मैले जोखेको छु। सहानुभूतिको आशा गरेर हृदय व्यर्थै बिदन पोखेको छु। देखेर मानिसको मतलब बिचाला, देखेर मानिसको मतलब बिचाला, रुँदा रुँदै म रोकेको छु। मलाई सानै चोट लाग्दा पनि तिमी छाट बताई हाल्ने मान्छे, अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे। हो, यो अरबौं मान्छेहरूको भिडमा तिमी एउटा मन मिल्ने मान्छे हो मेरो। यो मन जोसँग पनि मिल्दैन तर जोसँग मिल्छ अनि सहजै छुटिन्न पनि। म खुलस्त भन्छु, मलाई प्रेम गर्न आउँदैन, अह त्यति विधि आउँदैन, तर जब तिमी छेउमा हुन्छौ तब तिमीसँग जिस्किन आउँछ। तिमी हाँस्यौ भने अर्को चोइली हाँसो थप्न आउँछ, तिमी रोयौ भने सँगै बसेर निस्तै रुन आउँछ, अनि जब तिमी टाढिन्छौ त्यति बेला भारीका भारी बाडुल्कीका कोसेलीहरू पठाउन पनि आउँछ। बस यति हो मैले जानेको, सिकेको भनौँ क्यारे अझ तिम्रो सङ्गतले, तर यतिले मात्रै त कहाँ पुग्छ होला र। म चाहन्छु तिमीलाई प्रेम गरिरहौँ, चलन चल्तीको भन्दा केही फरक र पनि पारङ्गत प्रेम गरिरहौँ तिमीलाई, अभ्यस्त बनौँ तिमीलाई प्रेम गर्न, मात्र तिमीलाई। मैले पहिले पनि भनेको थिएँ तिमीलाई, मैले आजसम्म देखेका मान्छेहरूमध्ये सबैभन्दा राम्री होइनौ तिमी, अह हुँदै होइनौ, अनि मैले आजसम्म भेटेका मान्छेहरूमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होइनौ तिमी। फेरि पनि म आज उदाउन बिर्सिएको जुनको कसम खाएर भन्छु, म तिमीलाई माया गर्छु। कति माया गर्छु भनेर तिमीले सोध्यौ भने म चित्त बुझ्दो जवाब फर्काउन नसकौँला, त्यसैले कृपया गरी नसोध्नु त्यो प्रश्न, अप्ठ्यारो प्रश्न। बरु म स्वयं भन्दैछु असाध्यै माया गर्छु तिमीलाई, मैले हिँडेका पाइलाहरूभन्दा पनि बढी, मैले रोएका आँसुहरूभन्दा पनि बढी त्यति माया गर्छु म तिमीलाई, मापदण्डहरूभन्दा निकै माथि उठेर माया गर्छु। मैले यात्राको क्रममा यस्ता धेरै अडमिल्दो चौताराहरू देखे, कुनै बर मात्रै बसेको, कुनै पिपल मात्रै बसेको। छहारी त दिन्थे तिनीहरूले पनि, तर वास्तवमै अडमिल्दा देखिन्थे ती चौताराहरू। अनि सोचे, सृष्टिको नियम बडो अपरम्पार छ। जीव मात्रै होइन, वनस्पति पनि एक्लो रहन सुहाउँदैन उसको साम्राज्यमा। त्यस्तै अडमिल्दो एउटा चित्र थिए म, अहिले तिमीसँग आइपुगेर पूर्णता पाएको महसुस गरिरहेछु। भर्खर सिक्दै गरेको गायनदाईको लय नमिलेको धुन थिए, अहिले पो मन छोइदिन सक्ने मधुर भएको छु। म तिमी बिना हाँस्न सक्दिन होला, जिउँदो त देखिन्छु बाँच्न सक्दिन होला। म तिमी बिना हाँस्न सक्दिन होला, जिउँदो त देखिन्छु बाँच्न सक्दिन होला। पुछ्ने हात नहुँदा कति रुन्छु एकान्तमा, भोलिलाई आँसुहरू साँच्न सक्दिन होला। म तिमी बिना हाँस्न सक्दिन होला, जिउँदो त देखिन्छु बाँच्न सक्दिन होला। म निर्धन निर्बल र बेअर्थको पानी विहीन खोला, म शायद त्यो अस्तित्वहीन मान्छे, मेरो महत्व के होला। केही चिन्ता तै पनि हाँसेरै जुछु, केही चिन्ता तै पनि हाँसेरै जुछु, तिमी साथ भएको बिला मेरो मृत्युको खबर सुन्दा यहाँ, तिमी एक छो रुने मान्छे, अरबों मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे, अरबों मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे, मा मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे, संसार नै भुल्ने मान्छे, अरबों मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे। तिमीसँगको मेरो संगत पुरानो हो, फेरि नयाँ जस्तै लाग्ने हरकत पुरानो हो। मैले एकोहोरो एक तमासले बहकाउँदा छेउमै बसी बहकिने आदत पुरानो हो। सिआइएनमा सोमबार बीबीसी पछि आउँछ, एकैछिनमा जान्छ, तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि। बहकिने मन हो यो, मन बहकाउँछ। खुशी थोरै, आँसु धेरै, पीर छ आज पनि। पारी बहुजराज वारी महावीर छ आज पनि। तपाईले रेकर्ड गरेर राख्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन। मन मिल्ने मान्छे भेटाइसक्नु भएको तपाईँ, अझै नभेटाउनु भएको तपाईँ, अनि भेटिएर पनि छुट्टिनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। आज पनि तपाईँको मनको तखतामा अर्को एउटा खात लाग्न आइपुगे सारथी भौजराज विश्वकर्मासँगै। जुन हराएछ आज रत अध्ययारो छ, बानी परेर होला अध्ययारै पनि प्यारो छ, हाँस्न जान्दैनन् ओठ जति सिकाए पनि, आँसु नै बरु मलाई वर्षौंदेखिको उधारो छ। नमस्कार, सुस्वागतम। समुदायिक सूचना नेटवर्क सीआईएन काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको र देशभरिका 70 सामुदायिक रेडियो अनि हङकङमा याचकै नेपाली रेडियोबाट पनि तपाईँले सुनिरहनु भएको एउटा अलिकति भिन्दै रेडियो कार्यक्रम बहकिने मनको स्वादमा आज पनि आइपुगिसकेका छौं र आज पनि तपाईँलाई बहकाउने प्रयत्न रहन्छ। कार्यक्रम बहकिने मन आज तपाईँ पहिलो पटक सुन्दै हुनुहुन्छ भने तपाईँको लागि यति भन्छु कि यो कार्यक्रम विशेष गरी प्रेममा समर्पित कार्यक्रम हो। प्रेमका विभिन्न अवस्थाहरूको बारेमा हामी घोतलिरहेका हुन्छौं, एउटा प्रश्न लिएर आउने गर्छौं सधैँ नै, अनि त्यो प्रश्नमा तपाईँको जवाफ सकेसम्म एउटा वाक्यमा मात्र तपाईँको जवाफ लिन खोज्छौं, तपाईँको मुक्तक सुन्छौं, जवाफ फर्काउने प्रयत्न रहन्छ। मुक्तक तपाईँले मुक्तकको रुबाई शैलीको नियममा भएको मुक्तक लिएर आउनुहोला। मुक्तक चाहिँ नियममा रहेको मुक्तक मात्र लिएर आउनुहोला। 01550982 नम्बर हामीले सधैँ चाहिँ आज पनि खुला गरिरहेका छौँ। तपाईँ आएपछि प्रविधिमा रहनुहुने भोजराज विश्वकर्माजीलाई तपाईँले आफ्नो सम्पर्क नम्बर टिपार्नुहोला, ताकि आज कार्यक्रममा आउनुहुने साथीहरू मध्येबाट जसले भन्नुभएका मुक्तकहरूबाट अलि उत्कृष्ट मुक्तक भन्ने साथीलाई अर्को श्रृङ्खलामा हामी सुरुवातमा लिएर आउनेछौँ। मैले यसो भन्दा तपाईँलाई सदा चाहिँ आज पनि जिज्ञासा आयो होला कि गत हप्ता आउनुहुने मध्येबाट को चाहिँ उत्कृष्ट रहनुभयो भनेर, र दुर्भाग्य भन्नुपर्छ आज उहाँलाई हामीले फोन सम्पर्कमा चाहिँ लिएर आउन सकेनौँ। ललिता न्युपाने धादिङ धुवाकोटका मित्र हुनुहुन्थ्यो, उहाँलाई फोन गरियो, सुरुमा फोन उठेन, पछि केही दिन उहाँको फोन लागेन, आज दिउँसो गरे फेरि फोन उठाउनु भएन, अघि 8:30 गरे फोन लागेन, त्यसैले हो। बधाई छ ललिताजी तपाईँलाई यहीँबाट है, तपाईँसँग आवाज मिसाउन पाइएन र पनि तपाईँको अघिल्लो श्रृङ्खलामा आउँदा तपाईँले वाचन गर्नुभएको मुक्तक चाहिँ म यहाँनिर राख्छु। तिम्रै मायाले मन र मुटु जलाइदिउँला, जलेर नसकिए आत्मा गलाइदिउँला। तिम्रै मायाले मन र मुटु जलाइदिउँला, जलेर नसकिए आत्मा गलाइदिउँला। यदि म कसैको हुनै पर्यो भने पनि, यदि म कसैको हुनै पर्यो भने पनि। तिम्रै मायाले मन र मुटु जलाइदिउँला, जलेर नसकिए आत्मा गलाइदिउँला। यदि म कसैको हुनै पर्यो भने पनि, तिम्रै याद सङ्गालेर जिन्दगी चलाइदिउँला। तिम्रै मायाले मन र मुटु जलाइदिउँला, जलेर नसकिए आत्मा गलाइदिउँला। ललिता न्युपाने धादिङ धुवाकोटका मित्र हुनुहुन्थ्यो, उहाँ अघिल्लो श्रृङ्खलामा आउनुहुने मध्येबाट उत्कृष्ट मुक्त भन्ने साथी कोही हुनुहुन्छ फोन सम्पर्कमा। अब तपाईँसँग कुरा गर्ने सिलसिला यहाँबाट सुरु हुन्छ। हजुर नमस्कार। नमस्कार महावीर दाई। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म बर्दियाबाट अनुराग। अनुराजी सन्चै छ? सन्चै छु दाई हजुर, एकदम आराम छ। मैले फेसबुकमा तपाईँको मुक्तकहरू चाहिँ हेरिरहेको हुन्छु, लाइक पनि गरेको हुन्छु, मैले याद गर्नु भएको छ हजुर। अनि के छ नयाँ अनुराग? ठिक छ दाई, चलिरहेछ जिन्दगानी यस्तै हो। र आजको पहिलो कलर तपाईँ, त्यसैले तपाईँबाट आजको प्रश्न म सार्वजनिक गर्न चाहन्छु। हामी धेरैले प्रेम गरिरहेका छौँ र पनि अहिले पछिल्लो समयमा देखेको एउटा चुनौती चाहिँ त्यो प्रेमलाई कसरी कायम राख्ने भन्नेमा चाहिँ हामी निकै अन्योलग्रस्त हुन्छौँ। सम्बन्ध जोडिन्छन् र सम्बन्ध तोडिन्छन् पनि, त्यो जोडिएको सम्बन्धलाई बचाइराख्ने चाहिँ कसरी, प्रेमलाई कसरी कायम राख्ने होला, लोन भनिदिनुहोस् तपाईँले। एकअर्का बिच गहन छलफल हुन एकदमै अति आवश्यक छ। त्यो छलफल भनेको प्रेम बचाइराख्ने छलफल, प्रेम बचाउने भन्दा पनि एक अर्कामा के कस्ता कुराहरू हुन्छन्, जस्तै हरेक किसिमका बाध्यता आउँछन् होइन, ती बाध्यताहरूलाई पनि एक आपसमा त्यहाँ अगाडि ल्याएर त्यसप्रति छलफल गर्ने, अनि हरेक कुरा खुसीको होस् चाहे दुःखको होस् त्यसलाई चाहिँ छलफल गर्न अति आवश्यक छ, त्यसलाई खेलाउन चाहिँ अति आवश्यक छ दुईजनाले। अब धेरै पछि तपाईँको मुक्तक फेसबुकमा धेरै हेरेँ, अब तपाईँकै आवाजमा अलिक वाचन शैली पनि मनपर्छ तपाईँको, सुरु गर्नुहोस्। यो शराब खाना बनाउने को हो, यो शराब खाना बनाउने को हो, अनि पिउने र पिलाउने जमाना बनाउने को हो, यो शराब खाना बनाउने को हो, यसरी पागल भएर भौतारिँदै हिँड्ने यहाँ, यसरी पागल भएर यो शराब खाना बनाउने को हो, अनि पिउने र पिलाउने जमाना बनाउने को हो। चोक चोकमा मदिरा हाबी कसले बनायो, चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो। चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो। मलाई जडिया भन्नेहरूलाई मेरो प्रश्न, मलाई जडिया भन्नेहरूलाई मेरो प्रश्न। चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो। मलाई जडिया भन्नेहरूलाई मेरो प्रश्न, मलाई यति धेरै शराबी कसले बनायो। चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खोरा विकासले बनायो। नमस्कार अनुराग, छोटिन्छु। नमस्कार अनुराग, बर्दियाबाट देखेर आउनु भएको थियो। अब तपाईँको पालो 01550 9582 नम्बर डायल गरेर आउनुहोला। यही एउटा नम्बरमा त डायल गर्नुहोला है, धेरै साथीहरूले फोनै उठेन भन्नुहुन्छ। तपाईँले अरू नम्बरमा डायल गर्नुहुन्छ त्यसैले हो 01550 9582। यो एउटा नम्बर मात्रै खुला गरेका छौँ हामीले। प्रेमलाई कसरी कायम राख्ने त्यो आज म बुझ्न खोजिरहेको छु। प्रत्येकले प्रत्येकलाई प्रेम गर्छ, प्रत्येकसँग क्षमता हुन्छ प्रेम गर्न सक्ने। कम्प्युटर चलाउन, बाजा बजाउन, फुटबल खेल्न सिके जस्तो सिकिरहनु पर्दैन प्रेम गर्न। एक हिसाबले जन्मदा नै यो प्रेम गर्न सक्ने क्षमता लिएर आएको हुन्छ मान्छे। पछि वरिपरिको वातावरणले झनै पारखे बनाउँछ, जो कोहीको मनभित्र पनि मायाको सागर हुन्छ। त्यसैले पनि सबै प्रेमी प्रेमिकाहरू उसलाई मैले जति माया अरू कसैले पनि गर्न सक्दैनन् भन्ने सोचिरहेका हुन्छन्। उनीहरूले एकअर्कालाई अत्यधिक माया नगर्ने पनि होइन, गरिरहेको हुन्छन्। बिहान बेउजिएदेखि राति ननिदाउन्जेलसम्म हर वखत उसैलाई सम्झिरहेका हुन्छन्। अझ कहिलेकाहीँ त सपनामा पनि उसैसँग बसेको, टाढा कतै सँगै घुम्न गएको, यस्तै यस्तै देखिरहन्छन्। फेरि पनि यति विघ्न दिलो ज्यान दिने ती सबै प्रेमहरू उनीहरूको सुरुवाती सोच अनुसार नै अघि बढ्न भने सक्दैनन्। बीच बाटोमै टुङ्गिन्छन् कतिपय प्रेम। हामीले यदि चलन चल्दैको भाषामै आधारित भएर विवाहमा परिणत हुन सकेको प्रेमलाई मात्र सफल प्रेम भन्छौँ भने अहिले निकै कम प्रेम मात्रै सफल भइरहेका छन्, अर्थात् विवाहमा परिणत भइरहेका छन्। बाँकी सबै एउटा समय काट्ने मेसो मात्रै बनिरहेको छ। यस्ता बीच बाटोमै टुङ्गिएका प्रेमले कतिलाई त उठ्नै नसक्ने गरी मानसिक रूपमा थला पारिरहेको पनि छ। त्यसैले प्रेमलाई कायम राख्ने कुरामा प्रेमी प्रेमिकाले ध्यान दिनु नितान्त आवश्यक छ। आज प्रेमलाई कायम राख्ने भन्ने कुरा बडो गम्भीर कुरा हो, बडो व्यवहारिक कुरा हो। त्यसैले म सोध्दैछु तपाईँहरूसँग आज कसरी कायम राख्ने भनेर। कोही हुनुहुन्छ यतिखेर फोन सम्पर्कमा? नमस्कार हजुर। हेलो हजुर, नमस्कार। फोन अलिक डिस्टर्ब आइरहेछ, कहाँबाट को बोल्नुहुँदैछ? म भरतपुरबाट पूजन थपलिए। पूजनजी भरतपुरबाट, तपाईँलाई पनि म प्रश्नै अघि सार्छु पूजन, प्रेमलाई कसरी कायम राख्ने? त्यो दुईजनामा भएको कुराहरू सेयर गर्ने, एकअर्कालाई नलुकाउने गर्यो भने हुन्छ होला। हो हो, त्यो एकअर्काको बिचमा लुकाउनु चाहिँ हुँदैन, सबै खुलस्त हुनुपर्छ है। ल अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। हजुर, कुनै दिन त पक्कै मसँग हुन आउँछ तिमी, कुनै दिन त पक्कै मसँग हुन आउँछौ तिमी, आज घृणा गरेको शरीर छुन आउँछौ तिमी। कुनै दिन त पक्कै मसँग हुन आउँछौ तिमी, आज घृणा गरेको शरीर छुन आउँछौ तिमी। जब यो साथी समाजमा घात पाउँछौ तिमीले, जब यो साथी समाजमा घात पाउँछौ तिमीले, तब मेरै सामु झम्किएर रुन आउँछौ तिमी, आज घृणा गरेको शरीर छुन आउँछौ तिमी। एक दिन पक्कै आउनेछन् हास गर्नुहोस्, एक दिन पक्कै आउनेछन् हास गर्नुहोस्, कुरेर बस्नुहोस्, धेरै विश्वास गर्नुहोस्। एक दिन पक्कै आउनेछन् हास गर्नुहोस्, कुरेर बस्नुहोस्, धेरै विश्वास गर्नुहोस्। आफैले भन्नुभयो कुरा खुलस्त हुनुपर्छ, आफैले भन्नुभयो कुरा खुलस्त हुनुपर्छ। मनमा भएका क्लेशहरू सबै सत्यानाश गर्नुहोस्, एक दिन पक्कै आउनेछन् हास गर्नुहोस्, कुरेर बस्नुहोस्, धेरै विश्वास गर्नुहोस्। छुट्टिन्छौँ, नमस्कार। भरतपुरबाट पूजन आउनु भएको थियो। अब तपाईँको पालो 01550 9882। प्रेमलाई कसरी कायम राख्ने के लाग्छ तपाईँलाई? सबैभन्दा महत्त्वपूर्ण कुरा प्रेममा सन्तुष्टि हुनुपर्छ, सन्तुष्ट बन्न जान्नुपर्छ प्रेममा। सधैँ भोको रहेर मात्रै पनि हुँदैन, अनि त्यो सन्तुष्टिका लागि वास्तवमा प्रेम भनेको के हो र म के गरिरहेको छु भन्ने चाहिँ गम्भीर भएर सोच्नु आवश्यक छ, जुन अहिलेका अधिकांश प्रेमी प्रेमिकाहरूले व्यवस्था गरिरहेका छन्। जबसम्म तपाईँ प्रेमलाई सही ढङ्गले बुझ्न सक्नुहुन्न, तबसम्म पाँचवटा प्रेमी होइन, पाँचौँ हजार प्रेमी बनाउनुहोस्, पाँचौँ हजार प्रेमिका बनाउनुहोस्। तृप्ति मिल्दैन, तृप्ति बिल्कुल मिल्दैन, तृप्तिको बाटो नै होइन त्यो, त्यो त संसार सृष्टि र परिचालनको बाटो होला। प्रेममा मिल्छ तृप्ति यदि त्यो अर्को व्यक्तिलाई प्रेमको द्वार बनाउने हो भने, उसलाई साँच्चै निस्सर्त भावले र उसलाई मेरो देवता हो, मेरो प्रेम मूर्ति हो भन्ने भावले त्यो श्रद्धा दिँदै गएर उसँग सम्बन्ध गाँस्ने हो भने, त्यो प्रेमले चाहिँ उसलाई साँचो प्रेमको अनन्त आकाशमा उडाउँछ, तृप्ति मिल्छ त्यहाँनिर, अनि कायम रहन सक्छ सम्बन्ध। प्रेमलाई कसरी कायम राख्ने होला त तपाईँको पनि विचार बुझ्न खोजिरहेको छु। 01550 9882 यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँको पनि विचार बुझ्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो हेलो, म तपाईँसँग फोनमै कुरा गर्छु ल, मलाई रेडियोमा नसुन्नुहोस् है, अलिक ढिलो बोल्छु म रेडियोमा चाहिँ। कहाँबाट को बोल्नु भयो भन्नुहोस् त? बुटुलदेखि भन्नुपर्छ के अरे, अनिस्मा गुरुङ के? बुटुलदेखि अनिस्मा गुरुङ, अलि डिस्टर्ब आइरहेछ अनिस्माजी, तपाईँले छेउमा रेडियो बजाउनु भयो? छेउमा तपाईँको रेडियो बजिरहेको छ कि अलि डिस्टर्ब आइरहेछ तपाईँको आवाज? ल हुन्छ, अब यता कुरा गरौँ ल। अनि म अनिस्मा, तपाईँलाई पनि उही प्रश्न, प्रेमलाई कसरी कायम राख्ने? जानुभयो अनिस्मा गुरुङ, आउनुभएको थियो बुटोलबाट, कार्यक्रम सुनेर आउनु होला ल, बिचमा फोन नकाट्ने गरे, किनकि तपाईँ एकजनाले त्यसो गरिदिँदा अरू धेरैलाई मर्का पर्न सक्छ, अरू धेरै रुचि भएका साथीहरू आउन पाउनुहुन्न, त्यसैले रुचि भएका साथीहरू आउनुहोला। प्रेमलाई कसरी कायम राख्ने, यही बुझ्न खोजिरहेको छु म तपाईँसँग। केही समय अघिसम्म प्रेम गर्नेहरू भेटिन मुस्किल थियो, तर अहिले समय फेरिएको छ। अहिले त प्रेम नगर्ने अथवा प्रेमी प्रेमिका नभएको मान्छे भेट्न चाहिँ मुस्किल पर्छ। यही सत्यले उजागर गरेको अर्को एउटा सत्य के हो भने, अचेल अधिकांश प्रेमी प्रेमिकाहरू तनावमा छन्, कारण अरू केही पनि होइन, उनीहरू प्रेममा छन् त्यसैले उनीहरू तनावमा छन्, प्रताडित छन् आफ्नै प्रेमी अथवा प्रेमिकाबाट। तपाईँ धेरैलाई परेको समस्या उठान गरिरहेको छु आजमा। यसो किन भइरहेको छ भने, प्रेममा आधिपत्य जमाउने बानीको विकास भइदियो प्रेमी प्रेमिकामा। एउटा युवकले एउटी युवतीलाई प्रेम गर्यो भने आधिपत्य जमाउँछ त्यहाँ, तिमी मेरी हौ, तिमीले अरूसँग हेर्नु पनि हुँदैन, बोल्नु पनि हुँदैन, हाँस्नु पनि हुँदैन, उठ्नु पनि हुँदैन, बस्नु पनि हुँदैन भने अनेकन कुराहरू सोच्न थाल्छ, जसले गर्दा अहिले प्रेमी प्रेमिकाहरू एकअर्काबाट नै तनाव महसुस गरिरहेका छन्। त्यो दृष्टिकोण हटाउनु पर्यो, स्वतन्त्रताको स्थान सुरक्षित राख्नु पर्यो, प्रेममा सम्मान गरिनु पर्यो स्वतन्त्रताको। एउटा फुटबललाई जति तल दबाउन खोज्यो उति नै माथि उब्रिन्छ, त्यसैले प्रेममा पनि सम्बन्ध कायम राख्ने बहानामा स्वतन्त्रता नै खोस्ने गरी दबाउन खोजेर हुँदैन। यस्तो आधिपत्यताले प्रेम कायम रहँदैन, पूर्वाग्रही सोचको विकास हुन जान्छ। उसले मलाई काबुमा राख्न खोज्छ भने म पनि काबुमा राख्छु भन्ने, जसले गर्दा प्रतिस्पर्धा सुरु हुन्छ र प्रेम बिस्तारै हराउँदै पनि जान सक्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? ए ज्ञानजी, दाङ कुन ठाउँबाट? दाङको दाङ उपत्यका भन्ने मात्र याद छ, आइपुगेको छैन, त्यसैले अलिक सोध्न मन लाग्छ कि, धेरै रेडियोहरूमा बस्छ दाङमा, त्यही भएर। अनि ज्ञानजी, प्रेमलाई कसरी कायम राख्ने होला? आफू कन्फिडेन्ट भएपछि, जोस आफूमा गल्ती नभएपछि त प्रेम हुँदैन त? होइन होइन, मैले प्रेम हुन्छ कि हुँदैन भनेको होइन, प्रेमलाई प्रेममा उत्पन्न हुन सक्ने त्यो जुन किसिमको चुनौती हुन्छ, एउटा उल्झन हुन्छ, त्यो जोखिमबाट चाहिँ कसरी टाढा रहने, कसरी प्रेमलाई सधैँ जोगाएर राख्ने भनेको? त्यसको लागि त आफू खुला दिल हुनु पऱ्यो, ऊ पनि खुला दिल हुनु पऱ्यो, त्यसपछि धेरै कुराहरूमा खुला रूपले सोच्नु पऱ्यो है। हजुर, अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। धेरै पछि आयो तिमी, मिलन हाम्रो हुने छैन, धेरै पछि आयो तिमी, मिलन हाम्रो हुने छैन, जति गरेर चिल्ला गएर मन मेरो छुने छैन, धेरै पछि आयो तिमी, मिलन हाम्रो हुने छैन, जति गरेर चिल्ला गएर मन मेरो छुने छैन, आँखाबाट आँसु बगी रापतीमा भेल आयो, आँखाबाट आँसु बगी रापतीमा भेल आयो, धेरै रुने जिन्दगीमा अबदेखि रुने छैन। यति हो दादा, तपाईँको जिन्दगीमा मिलन होस्, तपाईँको जिन्दगीमा मिलन होस्, धेरै पछि होइन छिनछिन होस्, तपाईँको जिन्दगीमा मिलन होस्, धेरै पछि होइन छिनछिन होस्, सबै दाहिने हुन् माया गर्नेहरू सबै, सबै दाहिने हुन् माया गर्नेहरू सबै, समाउने हाँगो होस् अनि टेक्ने जमिन होस्, तपाईँको जिन्दगीमा मिलन होस्, धेरै पछि होइन छिनछिन होस्। छुट्टिन्छौँ, नमस्कार। दाङबाट ज्ञान आउनु भएको थियो, 01-55-50-982 यो नम्बर खुला गरेका छौँ। प्रेमलाई कसरी कायम राख्ने तपाईँको विचार पनि बुझ्दैछौँ, के भन्नुहुन्छ तपाईँ, यो विचार तपाईँको बुझ्नु मन लागेको छ। प्रेमलाई सफल बनाउने हो भने ऊ माथि आधिपत्य नजमाउने भनिन्छ, आधिपत्य नजमाउने, प्रेमीले प्रेमिकालाई, प्रेमिकाले प्रेमीलाई आधिपत्य बिल्कुल नजमाउने, ऊ मेरो सम्पत्ति हो भने नठान्ने। प्रेमलाई कायम राख्न ध्यान दिनुपर्ने अर्को कुरा, एकले अर्कालाई जासुसी नगर्ने पनि हो, ऊ कहाँ जान्छ, के गर्छ, कोसँग बोल्छ, उसलाई कसको फोन आउँछ, म्यासेज आउँछ भनेर अनावश्यक चियोचर्चो नगर्ने। यस्ता कुराहरूमा अनावश्यक चियोचर्चो गर्ने बानीले एक अर्कामा विश्वासको कमी हुन जान्छ। प्रेमको जग्ने विश्वास हो, यदि विश्वास नै हराएपछि त प्रेम कहाँ बाँकी रहन्छ र? एकजना विद्वानले भनेका छन्, प्रेमी र प्रेमिका मन्दिरको खम्बा जस्तो हुनुपर्छ, जुन धेरै नजिक पनि हुनुहुँदैन र धेरै टाढा पनि हुनुहुँदैन। एउटा निश्चित दूरीमा रह्यो भने मात्र त्यो छानुलाई अड्याउँछ। अलिक ध्यान दिनुहोस् है यो कुरालाई। प्रेमी र प्रेमिका मन्दिरको खम्बा जस्तो हुनुपर्छ, जुन धेरै नजिक पनि हुनुहुँदैन र धेरै टाढा पनि हुनुहुँदैन। एउटा निश्चित दूरीमा रह्यो भने मात्रै त्यो छानुलाई अड्याउँछ। यसरी नै प्रेमी र प्रेमिका पनि एउटा सुरक्षित दूरीमा हुनुपर्छ। धेरै नजिक आउँदा पनि आकर्षण गर्छ, धेरै टाढा जाँदा पनि त्यो आकर्षण कायम नरहन सक्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? हजुर म दाङबाट फुट्न ओली अनुआपा। ए दाङबाट तपाईँ पनि पूर्णजी, प्रेमलाई कसरी कायम राख्ने होला पूर्णजी? सर्वप्रथम त प्रेमलाई कायम राख्नको लागि दुईटैमा समझदारी हुनुपर्छ र एउटा विश्वासको वातावरण हुनुपर्छ। समझदारी र विश्वास हुनुपर्छ, निकै महत्त्वपूर्ण तत्त्वहरू उपकाम्नु भयो तपाईँले। अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। हजुर हुन्छ। खुसी अलिकति पीडा चाँचेको छु आज पनि, खुसी अलिकति पीडा चाँचेको छु आज पनि, पल पल तिम्रै यादमा बाँचेको छु आज पनि। खुसी अलिकति पीडा चाँचेको छु आज पनि, पल पल तिम्रै यादमा बाँचेको छु आज पनि। माया पाउने झिनो त्यो आशामा, माया पाउने झिनो त्यो आशामा, तिम्रै लागि चोखु माया साँचेको छु आज पनि। खुसी अलिकति पीडा चाँचेको छु आज पनि, पल पल तिम्रै यादमा बाँचेको छु आज पनि। खुसीहरू भोलिलाई साँच्न सक्नुपर्छ, पल पलमा मन बाँच्न सक्नुपर्छ। खुसीहरू भोलिलाई साँच्न सक्नुपर्छ, पल पलमा मन बाँच्न सक्नुपर्छ। आफूले सोचे जस्तो मात्रै पनि हुन्न, आफूले सोचे जस्तो मात्रै पनि हुन्न, जे जस्तो भए पनि बाँच्न सक्नुपर्छ। खुसीहरू भोलिलाई साँच्न सक्नुपर्छ, पल पलमा मन बाँच्न सक्नुपर्छ। पूर्ण नमस्कार, छुटिन्छ। दाङबाट पूर्ण आउनु भएको थियो। अब तपाईँको पालो 01555982 यो एउटा मात्रै हो है नम्बर, अर्को नम्बर डायल गर्नुहोला। तपाईँ यतिखेर सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको रेडियो कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। म छु महावीर विश्वकर्मा र तपाईँलाई बहकाउने प्रयत्नमा देशभरिका 70 सामुदायिक रेडियोबाट तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ। यसै गरी हङकङमा याजको नेपाल अनलाइन रेडियोबाट पनि सुनिरहनु भएको छ। कार्यक्रम सकिएपछि विभिन्न 10 ब्लगहरूबाट तपाईँले सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हेलो हजुर नमस्कार। हेलो हेलो, एकदम तपाईँको आवाजले त मैले कानमा लगाएको हेडफोन नै फुकाल्नु पर्यो, एकदमै चर्को आवाज आयो न। रेडियो बजाइरहनु भएको छ छेउमा? कस्तो कति कति आवाज आइरहेछ त यता। ए कहाँबाट को बोल्नु हुँदैछ? हेलो, हस् तपाईँसँग राम्रो कुराकानी हुन सकेन है, अलिक धेरै नै डिस्टर्ब आयो, कानमै बढी ठोकियो त्यो आवाज। त्यसैले 01555982 यो नम्बर खुला गरेका छौँ, तपाईँ आउनुहोला। प्रेमलाई कसरी कायम राख्ने यो विषयमा आज म तपाईँको विचार बुझ्न खोजिरहेको छु। प्रेमलाई कायम राख्ने हो भने निशर्त प्रेम गर्नुपर्छ। तिमी देऊ या नदेऊ म दिन चाहन्छु भन्ने भाव हुनुपर्छ। एकहोरो आफ्नो तर्फबाट प्रेम दिइराख्ने हो भने प्रेम कायम रहन्छ। तर यहाँ त माग्नेहरू मात्रै भए के, दिने होइन कि माग्ने मात्रै। हरेक व्यक्ति आफ्नो निशर्त प्रेम दिने होइन, उसले मलाई प्रेम गरेन, उसले मलाई प्रेम दिएन, त्यसकारण ऊ दोषी, म त शत प्रतिशत निर्दोष भन्ने बाटोमा मात्रै अघि बढिरह्यो। कतै मै दोषी त होइन, मै दिन थाल्छु, तिमी देऊ या नदेऊ मै दिन थाल्छु भनेर अघि बढ्न सक्यो भने मात्रै प्रेम कायम रहन्छ। र एक दिन दुवै पक्षले यसो गर्यो भने घर घर स्वर्ग हुन्छ, प्रेमी र प्रेमिका देवी देवताको स्थानमा पुग्छन्। जुन हामीले बुझेको शारीरिक आकर्षण, मानसिक आकर्षण, यो त प्रेम होइन रहेछ, एउटा जुन आत्मिक परमस्थिति हो त्यो चाहिँ प्रेम हो रहेछ। ठिकै छ, म शारीरिक आकर्षणमा रहेछु अहिले, अब यसलाई म आत्मिक आकर्षणतिर रूपान्तरण गर्नका लागि अब मैले के गर्नुपर्छ भनेर जसले खोज्छ, जो यो कुरामा सोचमा हुन्छ, खोजमा हुन्छ, त्यो व्यक्तिले चाहिँ क्रमशः एउटा जिन्दगीको उकाली प्रेममै तवरले चढ्न थाल्छ। कोही हुनुहुन्छ, सम्भवतः अन्तिम साथी हो कि जस्तो लागिरहेछ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हिमाजी सङ्खुवा सभाबाट है। हिमाजीलाई मेरो प्रश्न, प्रेमलाई कसरी कायम राख्ने? प्रेम प्रेमिकामा चाहिँ दुवैमा विश्वास हुनुपर्छ, शङ्का हुनु हुँदैन भन्छु। विश्वास र शङ्का, यसले चाहिँ यो शङ्काले त लङ्का खान्छ भन्छन् होइन, त्यस्तै होला। अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। हुन्छ, म सुरु गर्छु है त। हुन्छ। तिमीलाई भुल्न रहर होइन करला छैर, तिमीलाई भुल्न रहर होइन करला छैर, नाम समेत सुन्नलाई डरमा छैर, रहस्य त सुन्नु के छ मेरो विवस्थामा, तिमीलाई भुल्न रहर होइन करला छैर, नाम समेत सुन्नलाई डरमा छैर, रहस्य त सुन्नु के छ मेरो विवस्थामा, पूर्णिमा त्यो दिन जहाँ ग्रह लाछैर, तिमीलाई भुल्न रहर होइन करला छैर, नाम समेत सुन्नलाई डरला छैर, मलाई भुल्न त्यस्तो कर नलागोस्, मलाई भुल्न त्यस्तो कर नलागोस्, बरु डर लागोस् रहर नलागोस्, मलाई भुल्न त्यस्तो कर नलागोस्, बरु डर लागोस् रहर नलागोस्, बगैँचा नै दिउँला बरु त्यो मायाको, बगैँचा नै दिउँला बरु त्यो मायाको, फुलहरूलाई हेर्नु त्यो बगर नलागोस्, मलाई भुल्न त्यस्तो कर नलागोस्, बरु डर लागोस् रहर नलागोस्। हिमाजी शङ्का सभाबाट तपाईँहरूलाई एउटा अनुरोध चाहिँ मेरो के भने, मैले दिने यो जवाब चाहिँ तपाईँको लागि जो फोनमा हुनुहुन्छ अनि तपाईँको माध्यमबाट जो कार्यक्रम सुनिरहनुहुन्छ तपाईँको लागि हो, त्यसैले त्यति मन पनि नखुम्च्याउनु होला, आउने बित्तिकै जान हतारिनको लागि, अलि नरमाइलो लाग्छ त्यसैले मात्र मैले तपाईँलाई भनेको, म तपाईँलाई जवाब फर्काउन खोजिरहेको हुन्छु, तपाईँ फोन काटेर गइसक्नु भएको हुन्छ, यो त मात्र मैले जवाब फर्काउन सक्ने एउटा आफ्नै क्षमता देखाएको जस्तो मात्रै भयो, मलाई त्यो क्षमता देखाउनु छैन, त्यसैले पनि त्यसो नगर्नु होला है, अबदेखि चाहिँ अलिकति नरमाइलो लाग्छ कि, त्यसैले नजिक तपाईँ हुनुहुन्छ अनि तपाईँलाई भन्न मन लाग्छ। अब चाहिँ सायद तपाईँको फोन लिन सक्दैनौँ, हामी अन्तमा छौँ, त्यसैले पनि कार्यक्रमको बिट मार्नुपर्ने बेलामा आइसकेका छौँ। धेरै अघिदेखि प्राप्त भएको एउटा पत्र थियो, यो पत्र मैले बाँच्नु गरेको थिइनँ, आज अगाडि सार्छु। शिवपुर साथ कपिल वस्तुका हुनुहुन्छ अर्जुनजीले पठाउनु भएको यो पत्र, अर्जुनजीको पत्र हो, अर्जुन सर भनेर लेख्नु भएको छ। संसारका सारा खुसी बटुलेर दिएँ तैपनि भएन, संसारका सारा खुसी बटुलेर दिएँ तैपनि भएन, हलाहल कालकुट बटुलेर पिएँ तै पनि भएन, चन्द्रमा दाहिने पारे तिमीलाई हाँसेको देख्न, चन्द्रमा दाहिने पारे तिमीलाई हाँसेको देख्न, कैयौं औँसीमा छिमलेर जिएँ तै पनि भएन, संसारको सारा खुसी बटुलेर दिएँ तै पनि भएन, हलाहल कालकुट बटुलेर पिएँ तै पनि भएन। धन्यवाद अर्जुनजीलाई, शिवपुर साथ कपिल वस्तुका मित्र हुनुहुँदो रहेछ। तपाईँलाई पनि सल्लाह सुझाव र पत्र पठाउने ठेगाना म एकैछिनमा भन्छु, करिब अन्तमा छ कार्यक्रमको। मैले अघिल्लो साता भनेको थिएँ म हतार हतार रेडियोहरूको नाम यहाँनिर अघि सार्छु ल, धेरै रेडियोबाट कार्यक्रम बजिरहेको छ र पछिल्लो पटक मलाई जानकारीमा आए अनुसार केही रेडियोहरूबाट कार्यक्रम बजिरहेको छैन भन्ने पनि मैले बुझेको छु। कृपया कार्यक्रम बजाउन छोड्नुभएका रेडियोका साथीहरूले एकपटक जानकारी दिनुहोला है, नत्र मैले यहाँ रेडियोको नाम भन्ने फेरि त्यहाँ नबज्ने हुनसक्छ। काठमाडौँमा रेडियो उपत्यका रेडियो अभियानबाट, रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदहबाट सुनिरहनु भएको छ, कपिल वस्तुमा रेडियो समानता भोइस एफएम, चितवनमा रेडियो अर्पण, रेडियो ध्रुवतारा, रेडियो नारायणी, रेडियो माडीबाबाट, नवलपरासीमा रेडियो परासी, रेडियो दाउने, रेडियो मध्यबिन्दुबाट, तनहुँमा रेडियो देवघाट मेरो साथी एफएम र दमौली एफएमबाट, सुर्खेतमा जागरण एफएम, रेडियो भैरी, बुलबुले एफएम, रेडियो सुर्खेत, बाँकेमा भेरी एफएम, रेडियो प्रतिबोध, रेडियो कोहलपुर, उदयपुरमा रेडियो त्रियुगा, रेडियो उदयपुर, रेडियो अमूर्त एफएम, दाङमा रेडियो देवखुरी, रेडियो सरयू गंगा, प्रकृति एफएम, रेडियो हाम्रो पहुँच, रेडियो नयाँ युगबाट सुनिरहनु भएको छ। यसै गरी दैलेखमा रेडियो ध्रुवतारा, रेडियो पञ्चकोशी, सल्यानमा रेडियो कपुरकोट, रेडियो शारदा एफएम, यसै गरी प्युठानमा रेडियो मान्डवी र रेडियो प्युठान, गोर्खामा रेडियो मनकामना, अर्घाखाँचीमा रेडियो देउराली र रेडियो अर्घाखाँची, मुस्ताङमा रेडियो मुस्ताङ, रुकुममा सानी भेरी एफएम, बैतडीमा सौगात एफएम र रेडियो सनसेट, जाजरकोटमा रेडियो हाम्रो पाइला, खोटाङमा हलेसी एफएम, डोल्पामा रेडियो डोल्पा, दार्चुलामा नयाँ नेपाल एफएम, ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो, मुगुमा रेडियो मुगु, नुवाकोटमा नुवाकोट एफएम, धादिङमा रेडियो राजमार्ग, रेडियो लोकतन्त्र, कृषि रेडियो, मकवानपुरमा रेडियो मकवानपुर, पर्सामा रेडियो नारायणी र रेडियो तराई, रौतहटमा रेडियो रुन्थर, रेडियो गुञ्जन, यसै गरी सर्लाहीमा रेडियो एकता, रामेछापमा हजुरको रेडियो, खाँदबारी एफएम सङ्खुवासभामा, बर्दियामा रेडियो बबई, धरानमा रेडियो गणतन्त्र, सिन्धुलीमा रेडियो सिन्धुलीगढी, इलाममा रेडियो नेपालवाणी, पाल्पामा रेडियो रामपुर, कैलालीमा रेडियो टिकापुर, गुल्मीमा रेडियो स्काई र रोल्पामा रेडियो रोल्पाबाट तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम भयो किनेमा, यदि तपाईँ पनि आफ्नो रेडियोहरूबाट बजाउन चाहनुहुन्छ भने एकपटक जानकारी दिएर बजाउन सक्नुहुन्छ। विभिन्न ब्लगहरूबाट तपाईँ कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। मैले ब्लगहरूको नाम यतिखेर लिन भ्याइनँ। www.facebook.com/बहकिनेमनको पेजमा गएर पनि तपाईँ आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ र साताको मुक्तक पनि हामीले यही पेजमा राखेको कमेन्ट एउटा स्टार्समा आएको कमेन्ट बक्सबाट लिन्छौँ। धेरै साथीहरूले यो पेजमा गएर पनि कसैले टाइमलाइनमा कसैले म्यासेजमा पठाइरहनु भएको छ इनबक्समा, तपाईँहरूले त्यहीँ रहेको स्ट्याटसको कमेन्ट बक्समा मुक्तक प्रेषित गर्नुहोला। र अर्को एउटा कुरा पनि तपाईँलाई भन्नु छ, गएको जेठको एक गतेबाट कार्यक्रम बह किनेमन सुरु भएको हो, त्यसैले पनि वार्षिक उत्सवको नजिकै नजिकै छौँ हामी। यो एक वर्ष पुरा भएपछि कार्यक्रम कस्तो रूपमा अघि बढोस् भन्ने तपाईँ चाहनुहुन्छ? केही फेरबदल के गरेर अगाडि बढ्नु पर्ला? तपाईँको सल्लाह सुझाव दिन सक्नुहुन्छ। वार्षिक उत्सवपछिको कार्यक्रम कसरी अगाडि बढाउने भनेर तपाईँले पत्र पनि पठाउन सक्नुहुन्छ। कार्यक्रम बह किनेमन सामुदायिक सूचना नेटवर्क सीआईएन पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपालको ठेगानामा। यति भनिसकेपछि छुटिनुपर्ने बेलामा छौँ। मैले साताको मुक्तक लिनुपर्ने हुन्छ यतिखेर। 121 साथीहरूले 123 साथीहरूले सहभागिता जनाउनु भएको थियो र मैले उहाँहरू सबैको राम्रो रहँदा रहँदै पनि मैले अझ उत्कृष्ट भनेर लिएँ नवीन आचार्य लेटाङ चार मोरङका हुनुहुन्छ, हाल रावाग मलेसियामा। उहाँको यो मुक्तक मैले साताको मुक्तकमा लिएको छु। प्रियाको यादमा शराबी बोतल धोकेर बस्या छु, प्रियाको यादमा शराबी बोतल धोकेर बस्या छु, मर्दैछु चाँडै रगतको छिल्का खोकेर बस्या छु। प्रियाको यादमा शराबी बोतल धोकेर बस्या छु, मर्दैछु चाँडै रगतको छिल्का खोकेर बस्या छु। सुन्दैछु उनी मसँग कुरा गर्दिन भन्छिन् रे, सुन्दैछु उनी मसँग कुरा गर्दिन भन्छिन् रे, म भने उनी भेट्नलाई सास रोकेर बस्या छु। प्रियाको यादमा शराबी बोतल धोकेर बस्या छु, मर्दैछु चाँडै रगतको छिल्का खोकेर बस्या छु। कार्यक्रम बहकिने मनको 51 श्रृङ्खलाको अन्त्यमा छौँ। अब चाहिँ तपाईँसँग छुट्टिनुपर्छ। यतिन्जेल कार्यक्रम सँगै बस्नुहुने तपाईँलाई धन्यवाद। मलाई प्रविधिबाट सहयोग गर्नुहुने भोजराज विश्वकर्माप्रति आभार। सँगै रहनुभयो ईश्वरजी, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। छुट्टिनुपर्छ। प्रेमलाई कसरी कायम राख्ने यो प्रश्नको जवाफ राख्दै महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओछेल पर्छु। मनभित्र उही मान्छे बास हुनुपर्छ, मनभित्र उही मान्छे बास हुनुपर्छ, सम्बन्ध त्यो अरूभन्दा खास हुनुपर्छ। मनभित्र उही मान्छे बास हुनुपर्छ, सम्बन्ध त्यो अरूभन्दा खास हुनुपर्छ। माया लाउनु भन्दा पनि जोगाउन गाह्रो भन्छन्, माया लाउनु भन्दा पनि जोगाउन गाह्रो भन्छन्। मनभित्र उही मान्छे बास हुनुपर्छ, सम्बन्ध त्यो अरूभन्दा खास हुनुपर्छ। माया लाउनु भन्दा पनि जोगाउन गाह्रो भन्छन्। सबैभन्दा ठूलो कुरा विश्वास हुनुपर्छ। मनभित्र उही मान्छे बास हुनुपर्छ, सम्बन्ध त्यो अरूभन्दा खास हुनुपर्छ। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। माया त यस्तो हो, माया त यस्तो हो, माया त यस्तो हो, माया त यस्तो हो। नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले न घटने हो, कहिले न छुटने हो। माया त यस्तो हो, माया त यस्तो हो। धन संसारमै ठुलो मान्छे कुमान केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमान मन कहिले न दुखोस् माया त यस्तो हो यस्तो होस् कहिले न घटने होस्। छुट्ने हो। साखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा। बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा। भित्कैले नमरो माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्। नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले न घटने होस्, कहिले न छुट्ने होस्। माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्।